बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। संविधान सभाका पाँचवटा समितिका सभापतिद्वारा आज लिएपद तथा गोपनीयताको शपथ। कुनै पनि न्युमा समय सान नमिल्ने गरी काम गर्न समितिका सभापतिहरूलाई सभाध्यक्ष न्युमाङको आग्रह। संविधान सभाप्रति पूर्व राजाको चासो सबैको विचार समेट्नु पनि, जनताहरूले राजनैतिक दलहरूको गतिविधिप्रति आफूसँग असन्तुष्टि जनाएको भनाई। तीन दलको कारण समयमा संविधान बन्न नसक्ने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापाद्वारा आशंका व्यक्त। समयमै नयाँ संविधान जारी गर्नका लागि सरकार प्रतिबद्ध रहेको भूमि सुधार मन्त्री राणाको भनाई। दक्षिण कोरियामा दुर्घटनामा परेको पानी जहाजको एउटा कोठामा 48 जनाको शव भेटियो। अहिलेसम्म 38 कोठामा मात्र खोज तलास भएको खोजी दलका अधिकारीहरूको भनाई। र स्पेनिस क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक टिटो भिलानोभाको 45 वर्षको उमेरमा निधन। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। संविधान सभाका पाँचवटा समितिका सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंह दरबारमा संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेङमाङले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला, संविधान अभिलेख अध्ययन तथा निकोल समितिका सभापति विष्णु प्रसाद पौडेललाई शपथ गराउनु भएको हो। त्यस्तै क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिकी लक्ष्मी चौधरी तथा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सभापतिमा परमिला राणाले पनि शपथ लिनुभएको छ। शपथ गराएपछि सभाध्यक्ष नेमाङले नागरिक सामु गरिएको प्रतिबद्धता अनुसार माघभित्र संविधान जारी गर्ने गरी काम गर्न आग्रह गर्नुभयो। अध्यक्ष नेमाङले आम नागरिक बीच एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै कुनै पनि न्युमा समय सान नमिल्ने गरी काम गर्न समितिका सभापतिहरूलाई आग्रह गर्नुभयो। जनताले हामीलाई एक वर्षभित्र संविधान बनाउने गरी महत्वपूर्ण जिम्मेवारी सुम्पेका छन्। त्यसका लागि महत्वपूर्ण काम गर्न यहाँहरू सभापति चयन हुनुभएको छ। त्यसमा यहाँहरूको ठूलो भूमिका हुन्छ। सभामुख नेमाङले भन्नुभयो, एक वर्षभित्र संविधान निर्माण गर्ने गरी तपाईँहरू व्यवस्थित ढङ्गबाट अगाडि बढ्नुहुन्छ भने मेरो विश्वास छ। उहाँले समितिमा काम गर्दा संविधान निर्माणमा कुनै अप्ठ्यारो परेमा सिधै सम्पर्क गर्न पनि आग्रह गर्नुभयो। अध्यक्ष नेमाङले संविधान निर्माणका लागि चाहिने स्रोत साधनको व्यवस्थापन गर्न संविधान सभा सचिवालय समेत निर्देशन दिनुभयो। साथै उहाँले संविधान निर्माणका लागि चाहिने आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान सभामा प्रमुख राजनैतिक दलका शीर्ष नेताको निर्णय मात्र लागू हुने पद्धतिप्रति असन्तुष्टि जनाउनु भएको छ। पृथ्वीनारायण शाह प्रतिष्ठानले आज नानगढमा गरेको अभिनन्दन कार्यक्रममा शाहले घुमाउरो पाराले असन्तुष्टि जनाउनु भएको हो। जनताद्वारा निर्वाचित प्रतिनिधि मार्फत संविधान निर्माणका क्रममा केहीको मात्र हैकम हुनुहुन्न। पूर्व राजा शाहले भन्नुभयो, संविधान सभाले सबैका विचार मान्यता र आस्था समेट्नुपर्छ। कसैप्रति विभेद र खेतको दृष्टि राख्नु हुँदैन। उहाँले राज्य पुनर्संरचना गर्दा राष्ट्रिय एकतालाई ध्यान दिनुपर्ने बताउनुभयो। शाहले आफूसँगको भेटमा जनताहरूले राजनीतिक दलहरूको गतिविधिप्रति असन्तुष्टि जनाएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकले अपराधीलाई संरक्षण दिएको बताउनु भएको छ। केही दलको कारण संसदले अपराधीलाई संरक्षण दिएको भन्दै अध्यक्ष थापाले पहिला गम्भीर मानवाधिकार उल्लङ्घनका दोषीलाई कारवाहीको नारा लगाउने दल नेपाली कङ्ग्रेस एमाले र माओवादीले दोषीलाई संरक्षण दिएको आरोप लगाउनुभयो। बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले तीन दलको कारण समयमा संविधान बन्न नसक्ने आशंका व्यक्त गर्नुभयो। तीन दल निषेधको राजनीतिमा छन्। उहाँले भन्नुभयो कुनै पनि दललाई निषेध गर्न खोज्दा संविधान बन्दैन भन्नेमा सबै गम्भीर बन्नुपर्छ। कुनै एउटा पार्टीको एजेन्डालाई मात्र आधार बनाएर संविधान जारी हुन नसक्ने अवस्थामा त्यसको लागि सहमति र सहकार्य आवश्यक रहेको राप्रपा नेपालका अध्यक्ष थापाको भनाइ छ। तपाईँहरू त संविधान सभा नै बहिष्कार गर्ने पहिलो दल बन्नुभयो त भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले समितिका सभापति छनौटमा तीन दलले राप्रपा नेपाललाई निषेध गर्न थालेपछि बहिष्कार गर्नु परेको बताउनुभयो। सभापतिको छनौटमा तीनै दलले सभापतिमा आआफ्नो दावी गरेको र राप्रपा नेपालले पनि दावी गरेको अवस्थामा तीन दलले निषेध गर्न खोजेपछि संविधान सभामा सांकेतिक विरोध गरेको उहाँले बताउनुभयो। हामीले सभापतिको निर्वाचन मात्र बहिष्कार गरेका हौ। उहाँले भन्नुभयो हामी संविधान सभाको विरोधी हैनौ। तीन दलले निषेधको राजनीति त्याग्नुपर्छ। व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनवाई विशेष समितिले न्यायाधीशका लागि सिफारिस भएका व्यक्ति उप औषधि आह्वान गरेको छ। न्याय परिषदद्वारा सिफारिस भएका आठजना व्यक्तिलाई न्यायाधीश बनाउन उपयुक्त छैन भन्ने बारेमा प्रमाणसहित सूचना तथा औषधिहरू दिन विशेष समितिले आग्रह गरेको हो। समितिले सूचना प्रकाशित गरी यही वैशाख 20 गतेभित्र समितिको कार्य सिंह दरबारमा आइपुग्ने गरी हुलाक फोन इमेल वा फ्याक्स मार्फत पठाउन आग्रह गरेको छ। न्याय परिषदले वैद्य नाथ उपाध्याय, गोपाल प्राजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेश्वर जबरा र जगदीश शर्मा पौडेललाई न्यायाधीशका लागि सिफारिस गरेको छ। सर्वोच्च अदालतमा अहिले 8 स्थायी न्यायाधीशको पद खाली रहेको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद मात्र खोज्नेहरू अरू पार्टी गए पनि केही फरक नपर्ने बताउनु भएको छ। ए माओवादी काठमाडौँ जिल्ला सम्मेलनमा प्रचण्डले काम नलाग्ने ठूलो पार्टीभन्दा सानै ठिक भएको बताउनु भएको छ। नेताहरूको कार्यशैली नसुध्रिए पार्टी विघटन हुने भन्दै उहाँले पार्टीलाई विघटनबाट जोगाउन रूपान्तर हुने बेला आएको बताउनुभयो। हेटोडा महाधिवेशनको कार्यदिशा कानून गर्न नसक्दा यो अवस्था आएको उहाँले बताउँदै यही कार्यदिशा सच्याउन महाधिवेशन गर्दैछौ, पार्टीलाई विघटनबाट जोगाउन गुटबन्दी अन्त्य गर्नुपर्छ। भूमि सुधार मन्त्री दलबहादुर राणाले समयमै नयाँ संविधान जारी गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ अर्घ खाँचेले सन्देह खर्कमा गरेको पत्रकार भेटघाटमा मन्त्री राणाले विगतको संविधान सभाले गरेका कामहरूको स्वामित्व ग्रहण गर्दै संविधान सभाका समितिहरूका सभापतिहरूको समेत चयन भइसकेकाले अब तोकिएको समयमा संविधान जारी हुने पक्का भएको बताउनुभयो। 500 मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाको प्रसारण लाइनको विकास सम्बन्धी लगानीकर्तासँग सम्झौता गर्ने अधिकार लगानी बोर्डलाई दिने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले लगानीकर्तासँग सम्झौता गर्ने अधिकार लगानी बोर्डलाई दिने निर्णय गराउन प्रक्रिया अघि बढाउने निर्णय भएको छ। लगानी बोर्ड अन्तर्गत कार्यान्वयन हुने जलविद्युत आयोजनालाई दिन सकिने अनुदान, आयकर छुट, निर्माण सामग्री आदिबारे लाग्ने भन्सार छुटबारे अर्थ मन्त्रालयलाई सिफारिस गर्न अर्थ र ऊर्जा मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि रहने संयुक्त कार्यदलले अध्ययन गर्ने र टोलीको सिफारिसका आधारमा आवश्यक ऐन बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ। सरकारले नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशनका लागि 20 लाख रुपियाँ चन्दा दिने निर्णय गरेको छ। आजको मन्त्री परिषद बैठकले पत्रकार महासंघको अधिवेशनलाई यति ठूलो धनराशि राज्य कोषबाट चन्दा स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो। आगामी 20 बाट सुरु हुने अधिवेशनमा नेपाली कंग्रेस निकट, प्रेस युनियनका तर्फबाट पोषण केसरी माले निकट, प्रेस चौतरीका तर्फबाट महेन्द्र विष्ट केन्द्रीय अध्यक्षका प्रत्याशी हुनुहुन्छ। विष्टको टोलीलाई ए माओवादीको पनि समर्थन रहेको छ। सरकारमा प्रेस युनियन र प्रेस चौतरीका मातृ पार्टीहरू कंग्रेस र एमालेको संयुक्त सहभागिता भएकाले महासंघलाई सरकारले खुल्ला दिल्ले 20 लाख रुपियाँ चन्दा दिएको हो। तर स्वायत्त संस्थाको अधिवेशन वा सम्मेलनलाई मन्त्री परिषदबारे निर्णय गरेर यसरी चन्दा दिने प्रचलन राम्रो परम्परा नबस्ने कतिपयले टिप्पणी गरेका छन्। जिल्ला अस्पताल खोटाङका महिला अहेवामाथि खुकुरी प्रहार गर्ने युवा कारागार चलान भएका छन्। गत चैत्र 16 गते अहेवा कविता दाहलाई जिल्ला अस्पतालको आकस्मिक कक्षमा खुकुरी प्रहार गर्ने खाले आर्का 22 वर्षीय अशोक केसीलाई पूर्व पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला अदालत खोटाङको आदेशमा केसीलाई पूर्व पक्षका लागि जिल्ला कारागार शाखा देखतेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्द शाहले बताउनुभयो। साधुको बेसमा लागू औषधको कारोबार गर्ने एकजना वृद्धलाई सनकपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार धनुषा जिल्ला एकेभूमि गाविस आठ धारापानी बालुवा क्वाटर टोलका 70 वर्षीय भोला आले मगरलाई 30 किलो गाजासहित पक्राउ गरिएको हो। उहाँले धनुषा महोत्तरी र सिराहा जिल्लामा लागू औषधको कारोबार गर्दै आउनु भएको थियो। विगत 10 वर्षदेखि लागू औषधको कारोबार गर्दै आउनुभएका मगरले आफ्नै घरमा लागू औषधको प्याकिङ गरेको समेत भएको छ। यस्तै अवैध रूपमा भारतर्फ निकासी गर्न लागेको ठूलो मात्राको सुपारी प्रहरीले आज छापाको मेचनगरबाट बरामद गरेको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार इलाका प्रहरी कार्यालय काकडभित्ताबाट खटिएको गस्ती टोलीले झापाको मेचनगर नगरपालिका 10 का विभिन्न स्थानबाट अवैध रूपमा भारतर्फ लैसान लागेको 620 केजी सुक्खा सुपारी र 2 वटा रिक्सा नियन्त्रणमा लिएको छ। तनहुँमा स्थानीयले आक्रमण गर्दा प्रहरी नायब निरीक्षक सहित 9 जना प्रहरी घाइते भएका छन्। सडक दुर्घटनामा बिहिबार मृत्यु भएका 2 जना युवाको बिसीलाई लिएर आक्रोशमा आएका स्थानीयले ढुङ्गामुढा वर्षाउँदा प्रहरीहरू घाइते भएका हुन्। त्यसले गौडा गाविस 9 ब्राइचोकमा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन्। आक्रमणमा घाइते 8 जना प्रहरीको दुलेगौडा पोलिक्लिनिकमा उपचार भइरहेको छ। घटनामा स्थानीयले हानेको ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते हुनु भएका प्रहरी नायब निरीक्षक भवानी प्रसाद धमलालाई थप उपचारका लागि पोखरा लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक गोपीमान श्रेष्ठले बताउनुभयो। घटनाको विरोधमा आज पनि सडक अवरुद्ध पारेपछि सुरक्षाका लागि परिचालित प्रहरीमाथि आक्रोशित स्थानीय खनिएका थिए। ठक्कर दिएर 2 जनाको ज्यान लिने एक्सभेटरका चालक गगन खाम्सालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका चालक खाम्साको घटनामा संलग्नता नभएको जनाउँदै स्थानीयले 2 जनाको ज्यान लिने काममा संलग्न चालकलाई प्रहरीकै मिलेमतोमा लुकाइएको आरोप लगाएका छन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ, जनताले चाहे राजसत्ता फर्कने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइमा तपाईँको विचार के छ? ए जनताले चाहे सम्भव छ भेट ढलेको राजसत्ता फर्किँदैन, से समयले देखाउला। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए जनताले चाहे सम्भव छ भन्नेमा 21%, भेट ढलेको राजसत्ता फर्किँदैन भन्नेमा 49%, से समयले देखाउला भन्नेमा 30%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, 3 दलको कारण समयमा संविधान बन्न नसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको आशंकाप्रति तपाईँ के भन्नुहुन्छ? ए हेर्दा त्यस्तै देखिन्छ, बी समय अझै बाँकी छ, सी आरोपको राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासे बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0656 63 0063 मोबाइल नम्बर 9855061743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहान घाम लाग्ने र दिउँसो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियामा केही दिन अघि दुर्घटनामा परेको पानी जहाजको एउटा कोठामा 48 जनाको शव भेटिएको छ। अधिकारीहरूका अनुसार 38 जनाको क्षमता भएको सो कोठामा 48 जनाको शव भेटिएको हो। मृत्यु भएका सबैले लाइफ ज्याकेट लगाइराखेकी अवस्थामा उनीहरूको शव फेला परेको दक्षिण कोरियाका नौसेना अधिकारीहरूले बताएका छन्। सो जहाजमा 111 वटा कोठा भए पनि अहिलेसम्म 38 वटा कोठामा मात्र खोजतलास भएको खोजी दलका अधिकारीहरूले बताएका छन्। सो जहाज दुर्घटनाबाट अहिलेसम्म 183 जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने अझै केही व्यक्तिहरू हराइरहेका छन्। 476 जना सवार जहाज दुर्घटनामा 174 जनालाई भने जीवितै उद्धार गरिएको थियो। इराकको राजधानी बगदादमा चुनावी र्यालीमा श्रृङ्खलाबद्ध बम विस्फोट हुँदा 31 जनाको ज्यान गएको छ। पूर्वी बगदादमा असैब अहल अल हक पार्टीको चुनावी र्यालीलाई लक्षित गरी 3 वटा बम विस्फोट भएको हो। घटनामा 40 जना भन्दा बढी घाइते भएका छन्। अल कायदा सम्बद्ध लडाकुले आक्रमण आफूले गरेको दावी गरेको बीबीसीले जनाएको छ। इराकमा आउँदो बुधबार हुन लागेको संसदीय निर्वाचनलाई लक्षित गरी हिंसात्मक घटना बढेका छन्। 328 संसदीय टिम सिटका लागि 9,000 भन्दा बढी उम्मेद्वार चुनावी मैदानमा छन्। तर विद्रोही र सुरक्षा फौजको संघर्षका कारण सुन्नी बहुल अनबर प्रान्तमा भने चुनाव हुने छैन। खेल समाचार। स्पेनिस क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक टिटो भेना लोभाको निधन भएको छ। घाँटीको क्यान्सरबाट पीडित उहाँको 45 वर्षको उमेरमा आसन निधन भएको हो। सन् 2011 नोभेम्बरमा उहाँको घाँटीबाट ट्युमर निकालिएको थियो। तर सन् 2012 पुनः क्यान्सर देखिएको थियो। गत वर्षको जुलाईमा क्यान्सरको उपचार गराउनका लागि टिटोले क्लब छान्नु भएको थियो। टिटोले बार्सिलोनाका लागि 45 खेलमा प्रशिक्षकको भूमिका निभाउनु भएको थियो, जसमा बार्सिलोनाले 34 खेल जितेको थियो भने 5 खेल हारेको थियो, 6 खेल भने बराबरी भएका थिए। आफ्नो खेल जीवनमा उहाँले मिडफिल्डबाट खेल खेल्नुहुन्थ्यो। सन् 1968 सेप्टेम्बर 17 स्पेनमा जन्मिएका टिटो सन् 1988 बार्सिलोनाका युवा टिममा आबद्ध भई फुटबल खेल्न थाल्नु भएको थियो। उहाँले सन् 1992 सेल्ता भिगोबाट प्रिमियर लिगमा सहभागिता जनाउनु भएको थियो। साँझ 5 बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान सभाका 5 वटा समितिका सभापतिद्वारा आजले पद तथा गोपनीयताको शपथ। कुनै पनि निहुमा समय साना नमिल्ने गरी काम गर्न समितिका सभापतिहरूलाई सभाध्यक्ष नेमाङको आग्रह। संविधान सभाप्रति पूर्व राजाको चासो, सबैको विचार समेट्नु पर्ने। जनताहरूले राजनीतिक दलहरूको गतिविधिप्रति आफूसँग असन्तुष्टि जनाएको भनाई। 3 दलको कारण समयमा संविधान बन्न नसक्ने। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापाद्वारा आशंका व्यक्त। समयमै नयाँ संविधान जारी गर्नका लागि सरकार प्रतिबद्ध रहेको भूमि सुधार मन्त्री राणाको भनाई। दक्षिण कोरियामा दुर्घटनामा परेको पानी जहाजको 1 कोठामा 48 जनाको शव भेटियो। अहिलेसम्म 38 वटा कोठामा मात्र खोजतलास भएको खोज दलका अधिकारीहरूको भनाई। र स्पेनिस क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक टिटो भिलानोभाको 45 वर्षको उमेरमा निधन। हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो. सुजिता हमाल बिदा भए. नमस्कार. यस अर्पण बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ. नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174. रेडियो अर्पण 104.5 MHz. जीवन को मार्ग जीवन को मार्ग जीवन को मार्ग.